तफसीर देखते हैं आयत नंबर 58 से। वजाअ इख्वतु यूसुफ फदखलू अलैह फअरफहुम वहुम लहू मुनकिरून। कुछ अरसे के बाद यूसुफ अलैहिस्सलाम के भाई मिस्र आए और यूसुफ के पास हाजिर हुए। यूसुफ अलैहिस्सलाम ने तो इन्हें पहचान लिया मगर वो इनको पहचान न सके। वलम्मा जहजहुम बिजहाजिहिम قال ائتوني بأخ لكم من أبيكم। फिर जब यूसुफ ने इनकी वापसी का सामान तैयार कर दिया तो इनसे कहा, अब आओ तो अपने सौतेले भाई को भी मेरे साथ लाना। अला तरौन अन्नी उफिल कैल व अना खैरुल मुनजिलीन। तुम देखते नहीं कि मैं माप पूरा देता हूँ और एक अच्छा मेहमान नवाज हूँ। फैलम तातूनी बिही फला कैल लकुम इंदी वला तक़रबून। और अगर तुम उसे न लाए तो फिर मेरे पास तुम्हारे लिए न गल्ला है और न मेरे पास आने की कोशिश करना। यहाँ से सबक का आगाज है और यूसुफ अलैहिस्सलाम की जिंदगी का एक नया बाग खुलता है। पीछे हमने देखा कि यूसुफ अलैहिस्सलाम मिस्र के वजीरे खजाना बना दिए गए और उनकी अच्छी खूबियों ने बादशाह का मुकर्रब उनको बना दिया। अब वही हुआ जो ख्वाब बादशाह ने देखा था कि कुछ साल तो बहुत बारिशें हुई, फसलें होगी, लेकिन उसके बाद खुशहाली आ गई। अब यूसुफ अलैहिस्सलाम ने उस ख्वाब की ताबीर के मुताबिक जिन सालों के अंदर खूब बारिशें हुई तो अनाज स्टोर करवाना शुरू किया, जरूरत का निकालते, बाकियों को बालियों के अंदर रहने देते। और जब कहत के साल आए तो सिवाय मिस्र के इर्द गिर्द कहीं भी खाने की कोई चीजें नहीं थी, जिसको आप कह सकते हैं कि कहत पड़ गया या खाने की चीजें ना मिलने लगी। और तकरीबन 8 साल हो गए थे यूसुफ अलैहिस्सलाम को वजीर खजाना बने हुए, 7 साल खुशहाली के थे, काफी गल्ला महफूज हो गया। जब कहत साली का दौर शुरू हुआ तो ना सिर्फ ये कि मिस्र के अंदर ऐसा हुआ बल्कि आसपास के ममालिक में भी बारिश न हुई। अब हुआ क्या कि मिस्र में एक तो गल्ला मौजूद था, दूसरा ये कि सस्ता था। इसके इर्द गिर्द के इलाकों में गल्ला कम होने की वजह से महंगे दाम बिकने लगा। इसलिए जो लोग इर्द गिर्द के रहने वाले थे उन्होंने मिस्र का रुख किया कि यहाँ आके अनाज खरीदें और लेके जाएं। और सब लोगों का रुख जो था वो इसी तरफ हो गया। और कनान शहर था जहाँ पे यूसुफ अलैहिस्सलाम के घर वाले फैमिली सब रहते थे, वहां भी कहत आया तो उनके भाइयों के भी दिल में यही ख्याल आया कि क्यों ना हम भी मिस्र से गल्ला लेकर आए ताकि कम कीमत भी हो और सब लोगों के लिए फायदा भी हो जाए। उनको नहीं पता था कि यूसुफ अलैहिस्सलाम किस रूप में अब इनको मिलेंगे, हमने कहाँ फेंका था और अल्लाह ने कहाँ पहुँचा दिया। लिहाजा अब हुआ क्या कि भाई सब तैयार हुए, बिन्यामीन को भाग के पास छोड़ दिया, बड़े जो 10 भाई थे वो सारे मिल के आए और यूसुफ अलैहिस्सलाम के सामने आए। और अगर कोई उतार चढ़ाव देखने वाला हो तो देख के कहे कि कल जिस भाई को कुएं में फेंका आज उसके सामने सवाली बन के खड़े हैं। फजाए इख्वत यूसुफ, और आ गए यूसुफ के भाई, कितने थे, 10। फदखलु अलैहि, फिर उस पर दाखिल हुए यानी उसके दरबार में आए। फअरफहुम, यूसुफ ने उनको पहचान लिया। कैसे पहचान लिया, सब थे एक शक्ल के थे इस वजह से पहचान लिया, इकट्ठे थे इस वजह से पहचान लिया, फिर पता चल गया कि ये कनान से आए हैं, बैकग्राउंड थी, पहचान लिया। और एक और वजह भी है कि यूसुफ को छोटे बच्चे थोड़ी थे, जब उन्होंने कुएं में डाला था उस वक्त भी जान पहचान थी। ये तो अलग बात है कि मुरव्वत की वजह से या अल्लाह के फैसलों पर राजी होने की वजह से खामोश रहे, यूसुफ तो पहचान गए लेकिन वहुम लहू मुनकिरून, वो उनको ना पहचान सके, अजनबी थे उनके लिए। क्यों? पहली बात यह कि उनके ख्याल में तो यूसुफ फौत हो चुके होंगे, कुएं में गिर चुके थे, दूसरी बात है कि जिस हुलिये में यूसुफ को छोड़ा था, तन पे कमीज भी नहीं थी, और आज यूसुफ शाही लिबास में मिले होंगे। वो तो सोच भी नहीं सकते थे कि अल्लाह यूसुफ की इतनी कदर करेगा। और कहां फिर मिस्र का हुक्मरान, नहीं पहचान सके। इससे क्या पता चलता है कि हम लोगों को अपने मौजूदा इल्म की रोशनी में पहचानते हैं। जिसके बारे में हमारे दिल में जो ख्याल होता है, हम उसको वैसे ही देखते हैं। वैसे भी जब अच्छे दिन आते हैं तो शक्लें तो बदल ही जाती हैं। कितने ही लोग हैं कि जब आम दिनों से पलट के खुशहाली के दिन आते हैं तो चेहरे बदल जाते हैं, रौनकें बदल जाती हैं, वो नहीं पहचान सके। अब क्या हुआ? अनाज दिया, यूसुफ अलैहिस्सलाम ने अपने हाथों से उनका सामान पैक करवाया। वलम्मा, और जब जखजहुम भी जहासिहिम, उनका सामान पैक किया या जमा कराया। ये जो दोनों लफ्ज है जहाजा और जहासिहिम, ये जहाजा से है, जीम हा और सा। जहाज कहते हैं वो सामान जो मुसाफिर सफर पर रवाना होते वक्त तैयार करता है। ये हमारा जहाज नहीं है, हो सकता है ये भी उसी से मिलता ही है, क्योंकि ये भी एक से दूसरी जगह लेके जाता है, एरोप्लेन जहाज, लेकिन सफर के सामान से होता है, सामान्य सफर मुराद है। तजहीज कहते हैं मैयत को दफन करने से पहले जो सामान आता है, और इसी से लफ्ज है जहेज। दुल्हन को रुख्सत करते वक्त जो माँ बाप सामान देते हैं, उसको जहेज कहते हैं। मैं जब इस लफ्ज को देखती हूँ ना, कि तजहीज और जहेज दोनों का रूट एक ही है, और देखा जाए तो दोनों में रुख्सती है। तजहीज क्या, इस दुनिया से दूसरी दुनिया में जा रहे हैं आप, कुछ ना कुछ चीजें आपकी जरूरत के साथ जा रही हैं। और जहेज क्या है कि एक घर से दुल्हन गई और दूसरी तरफ चली गई। बहरहाल जब दोनों को आपस में जोड़ें तो फिर जहेज लेने और देने को दिल तो नहीं चाहता, कि ये तो रुख्सती की बातें हैं। यहाँ मुराद है वो सामान जो उनके भाइयों के लिए रखा। काला, कहने लगे, यूसुफ अलैहि सलाम ने उनसे कहा, इतू नी भी, ले आओ मेरे पास। यानी कह रहे हैं कि नेक्स्ट टाइम आओगे तो मेरे पास लाना। अखिल लकुम मिन अबीकुम, उस भाई को भी जो तुम्हारे बाप से है, यानी बाप जाया, मुराद जाए के सतीला भाई, उसको भी साथ लेके आना। इशारा है बिन्यामीन की तरफ। क्यों लेके आना? अला तरउना अन्नी उफिल कैल, क्या तुम नहीं देखते कि मैं माप तोल पूरा देता हूँ? कैल दो चीजों के लिए इस्तेमाल होता है, नाप के लिए और दूसरा नापी हुई चीज के लिए, कि देखो मैं नाप ज्यादा देता हूँ। वह अना खैरुल मुंजिलीन, और मैं बेहतरीन हूँ मेहमानी करने वाला। मुंजिलीन जो है ये मुंजिल की जमा है, मुंजिल, मुंजल नहीं, मुंजिल, उतरने के मानों में। नजला से है इसका भी रूट, नून सलाम, ऊपर से गिरना होता है ना। नुजुलन कहते हैं मेहमान की पहली खातर। कोई मेहमान आता है तो पहले दिन उसको अच्छा खिलाते हैं ना, उस खाने को नुजुलन कहते हैं ना, नुजुलम मिन गफूर रहीम। अल्लाह ताला जन्नतियों की खातर करेगा। तो ये कहते हैं कि देखो मैं तुम्हारी खातर भी अच्छी करता हूँ, मेहमान नवाजी भी करता हूँ, अगली दफा हो तो भाई को ले आना, और अगर नहीं लाते फाइलम तादूनी भी, अगर उसको नहीं लाओगे ही उसको, फला कई ललको मिंदी, फिर मैं तुम्हें माफ नहीं दूंगा। वला तकरबून, और मेरे करीब ना आना। शर्त लगा दी क्या, कि तुम अगर भाई को अगली दफा साथ नहीं लाओगे तो फिर मैं तुम्हें सामान नहीं दूंगा। असल में चाहते थे कि भाई आए, इतने सालों से उनसे बिछड़े हुए थे, देखना भी चाहते थे, तो ये बात उन्होंने कह दी कि उनको लेके आना, और अगर उनको नहीं लाओगे तो तुम्हारी फिर चीज नहीं दी जाएगी। इस आयत में दो बातें हमने देखी, इनके मुहसिन होने की दलील। पीछे इनको लकब मोहसिन का मिला था, यहाँ क्या अलामत है? ओ फिल कैल, भर के पैमाना देता हूँ, यानी भरता हुआ नाप देता हूँ, कम नहीं देता, ज्यादा देता हूँ। और दूसरी खैरुल मुंजिलीन, मेहमान नवाजों। अगर हम भी मोहसिन बनना चाहते हैं ना, तो हमारे अंदर भी ये दोनों खूबियां होनी चाहिए। قالوا بھائی کہنے لگے سنراود عنہ آباہ وانا لفاعلون وہ کہنے لگے ہم اس کے والد کو اس کام پر آمادہ کر لیں گے اور یہ کام کر کے رہیں گے. بھائی نے کہا ٹھیک لے آئیں گے. اجازت تو نہیں دے گا باپ, آسانی سے تو نہیں آنے دے گا, لیکن کوشش کریں گے. یہاں لفظ دیکھیے سنراود وہی ہے جو پیچھے عزیز مصر کی بیوی کے مکر کے ساتھ آیا تھا. تو وہاں آپ کو بتایا گیا تھا کہ کسی کو بہانے سے اس کے مقصد سے غافل کرنا یا اس سے وہ چیز حاصل کروا لینا جو وہ نہ کرنا چاہے. کہنے لگے ٹھیک ہے اگر یہی شرط ہے تو ہم اپنے باپ کو تیار کریں گے کہ آپ یہاں بھیجنے کے لیے تیار ہو جائے. مشکل تو لگ رہا ہے لیکن ہم کر لیں گے, لگتا ہے کہ ہم کر لیں گے, کیونکہ یہاں مال کی معاملہ تھا, رزق کا معاملہ تھا, اور ان کو لگ رہا تھا کہ ہم اپنے باپ کو منا لیں گے. یہاں دوبارہ اب ایک وہی سٹیج آ رہی ہے کہ جس کے اوپر یوسف علیہ السلام کے وقت میں یہ لوگ کھڑے تھے, اب دوبارہ بھی یہاں موجود ہے کہ ہم ان کو لے آئیں گے. وقالا اور کہا, کس نے کہا؟ یوسف نے. لفتیانہ نوجوانوں کو, فتیان کا لفظ جو ہے فتن سے ہے, فاتایا نوجوانوں سے, یہاں مراد ہے نوکر چاکر, غلام خادم جو دربار شاہی کے اندر مامور تھے یعنی ہیلپرز جو ہوتے ہیں. اچھا فتن کیسے لکھتے ہیں؟ جیسے ہدن لکھتے ہیں, اور اس کی جمع ہے یہ پھر فتیان. فتح کہتے ہیں جوان ہونا, جوانی کی ابتدا سے لے کر بھرپور جوانی تک, اس کی مؤنث ہوتی ہے فتاتن, خدمتگار عورت کے معنوں میں. غلام لونڈی کے لیے بھی یہی لفظ استعمال ہوتا ہے, کیونکہ کسی کی خدمت کرنے کا وقت بھی یہی ہوتا ہے نا, بہترین ارلی یوتھ. ایسا خدمتگار جو ساتھی بھی ہو, دوست بھی, اور عمر کے اعتبار سے جوان بھی ہو. آپ آگے پڑھیں گے سورۃ کہف کے اندر, یہی لفظ یوشع بن نون کے لیے استعمال ہوا تھا جب موسیٰ علیہ السلام کے ساتھ گئے تھے, جب یوسف علیہ السلام نے اپنے جوان سے کہا, تو یہ وہی لفظ ہے. تو یہاں مراد ہے ان کے جو ورکرز تھے, ہیلپرز تھے. کیا کہا؟ اجعلوا, ڈال دو. کیا؟ بضاعتہم فی رحالہم, ان کی پونجی انہی کے تھیلیوں میں ڈال دو, ان کی کھرجیوں میں ڈال دو. کیوں؟ لعلہم یعرفونہا, تاکہ وہ جب اپنے گھروں کو پہنچے, اذا انقلبوا الی اہلہم, جب اپنے گھروں کو پہنچے تو اس کو پہچان لیں. لعلہم یرجعون, اور شاید کہ وہ جلد دوبارہ یہاں آئیں. یوسف علیہ السلام نے ایک احسان کرنا چاہا, پیسے تو لے لیے کیونکہ قانون کی بات تھی, اصول اصول ہوتا ہے, سامنے رشتہ دار آ جائیں یا کوئی بھی آئے ان سے مال لے لیا, لیکن جاتے جاتے مال ان کے کھرچیوں میں واپس ڈال دیا, اپنے پاس سے دے دیا ہوگا, یعنی شاہی خزانے میں کمی نہیں کی بلکہ اپنے ہاتھ سے دے دیا. کیوں دیا؟ احسان کرنا چاہتے ہوں گے, اور اسی طرح میک شور کرنا چاہتے تھے کہ وہ دوبارہ آئیں گے. بعض دفعہ جب کوئی جاتا ہے اس کا ارادہ نہیں ہوتا یا کم ہوتا ہے جاؤں گا کہ نہیں, لیکن اتفاق سے وہ اس جگہ سے کوئی چیز لے جاتا ہے غلطی کے ساتھ, کسی کی کوئی چیز لے گیا, پین لے گیا, کوئی کپڑا لے گیا, کوئی قرآن لے گیا, کتاب, پھر اب کہتا ہے اچھا چلو اب دینے واپس جاؤں گی. تو میک شیور ہو جاتا ہے نا, جب کسی کی کوئی چیز رہتی ہے تو آپ خوش ہوتے ہیں کہ دیکھنا اب یہ دوبارہ بھی آئے گا. کچھ تو ویسے آتا ہی نہیں, وہ اتنے ماشاء اللہ دیے ہوئے کہ کچھ کو تو پتہ ہی نہیں ہوتا, ہمارا تو لاسٹ اینڈ فاؤنڈ بھرا رہتا ہے. اور جب ڈیپ کلیننگ ہوتی ہے تو پھر کہتے ہیں اس کو کیا کریں, لوگوں کو پڑھ, اتنی مہنگی مہنگی چیزیں, بچوں کی چیزیں, اپنی چیزیں پڑی رہتی ہیں, کوئی آتا ہی نہیں. یہاں جہاں بھی آپ دیکھیں کہ یعنی کلاس میں جو بھی لوگ آتے ہیں تو کیئر نہیں کرتے, یا ماؤں کو یاد ہی نہیں ہوتا, بچے چھوڑ جاتے ہیں, اور ہمارے لیے مطلب مشکل چیز لگتی ہے کہ ایک سال تک رکھنا پڑتا ہے. حکم بھی یہ ہے کہ اگر کوئی چیز چھٹ جائے رہ جائے تو ایک سال تک اس کو رکھو, مشکل لگتا ہے کبھی کبھی, لیکن کم از کم یہ فائدہ ہوتا ہے اگر کسی کی کوئی قیمتی چیز ہے, کوئی سیل فون چھوڑ جاتا ہے, کوئی کچھ, تو پھر یہ کہ وہ لینے واپس آتا ہے. تو یوسف علیہ السلام نے یہی ٹیکٹس استعمال کی. اس سے بھی آپ کو یوسف علیہ السلام کی ایک حکمت عملی سمجھ میں آئے گی, اور ان کو اللہ تعالیٰ نے جو وزڈم دی تھی وہ سامنے آ رہی ہے. अब क्या हुआ, यहाँ जो बिदा आता हम का लफ्ज है ना, ये आप पीछे सुन चुके हैं शायद, आपको याद है कि नहीं, बा दुआद आइन, बिदा कहते हैं गोश्त के टुकड़े को, याद आया, पीछे भी थोड़ी दिन ही पहले हमने पढ़ा था। माले तिजारत में से वो हिस्सा जो फरोख्त करने के लिए अलग किया हो। जब यूसुफ को कुएं से निकाला था तो इन्होंने क्या किया था, असर रूहू, उसको छुपा दिया था एक कीमती चीज समझते हुए। मैं आपको लफ्ज लिखाना चाहती हूँ, वही जो पीछे गुजरा, यही लफ्ज वहां गुजरा था। ये है आयत नंबर 19, 19 में, वह असर रूहू बिदुआ, और छुपा दिया उसको बिकाऊ माल समझ के। तो वहां भी आपको बताया गया था कि बिदा गोश्त के टुकड़े को कहते हैं, लेकिन यहाँ मुराद है कैपिटल, जो असल मनी होती है, मर्चेंडाइज, जिसकी वजह से और खर्च किया जाता है, वो सरमाया जो इन्वेस्टमेंट के लिए अलग किया हो। ये कैश की सूरत में भी होता है और मर्चेंडाइज की सूरत में भी होता है। तो सवाल यही था कि क्यों वापस रखा, इसलिए कि अमानतदार बाप के बेटे हैं, वापस लौटाने जरूर आएंगे। और दूसरी वजह एक और भी सोची कि शायद दोबारा पैसा ना होने की वजह से ना आ सके, तो ये माल होगा तो वापस आएंगे। और ये जो लफ्ज है ना रेहाल, ये क्या है, रहल से, रा हालाम, कोई भी चीज जिसमें सामान रखा जाए। एक हमारे यहाँ बहुत मारूफ लफ्ज है रहल, कुरान जिसमें रखा जाता है, वो भी इसीलिए कि उसके अंदर कुरान पाक रखा जाता है। इसी से फिर रहलत का लफ्ज है, उर्दू में हम सुनते हैं ना फलां साहब रहलत फरमा गए, यानी इधर से कूच करके दूसरी तरफ चले गए, उनके सामान में रखा, लाल लहू यारिफूनहा, ताकि पहचान ले इसको, घरों में पहुंचे तो इसको पहचान ले। इजन कलबू इलाहलिहिम, जब अपने घर वालों की तरफ जाए, लाल लहुम यरजेउन, ताकि वो लौटे, पलट आएंगे, मेक श्योर कर रहे थे कि ये लोग वापस आएंगे। इससे भी देखिए कि हिकमतें समझ में आती हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इत्तकू फरासतुल मोमिन, मोमिन की फरासत से डरो, क्योंकि ये अल्लाह की बुरहान से देखता है। ये अल्लाह ताला इनको सिखा रहे थे ऐसे काम के तुम करो ताकि वो वापस आ सके। अब आगे क्या होता है, अब कहानी दूसरी तरफ जाती है। भाई सामान लेके वापस गए, फलम रजाओ इला अबीहिम, फिर जब वो लौटे अपने बाप की तरफ, कालू, कहने लगे, या अबाना मुनिया मिन्नल कैलू, ए अब्बा जान, हमसे गल्ला रोक लिया गया, फअरसिल माना अखाना, बस भेज दे हमारे साथ हमारे भाई को, क्या करें, नक्तल, कि हम और सामान लाएं। इन्ना लहू लहाफिजून, और हम तो इसकी हिफाजत करने वाले हैं। अब जाते ही मतलब की बात पेश कर दी। ऐसे ही होता है ना, जब सफर से जाते हैं तो चीजें खोलने से पहले जो बातें हुई होती हैं शेयर करते, अच्छा क्या हुआ, फुलां का क्या हाल था, फुलां क्या कर रहा था, उसका क्या ख्याल था, इस तरह की बातें। अभी सामान नहीं खोला, आते ही कह रहे अब्बा जान, वो आपको पता है अगली दफा वो नहीं जाने देगा जब तक के बिन्यामीन को हम साथ नहीं लेके जाएंगे। अब बाप क्या कहते हैं, अच्छा गिल्टी कॉन्शियस क्या है, वइन्ना लहू लहाफिज़ून, हम इसकी हिफाजत करेंगे, खुद ही बोल रहे हैं, हालांकि बाप ने अभी कुछ नहीं कहा, पीछे तो बाप ने कहा था तो फिर ही बात हुई थी ना। इससे क्या पता चलता है कि इंसान ने अगर कोई गलत काम किया होता है ना, तो खुद उसके दिल को इस चीज का यकीन होता है, वो कोई कहे ना कहे, कहते ना कि अलमरु यकीस वाला नफसी, बंदा अपने नफ्स पे गुमान करता है, जैसा वो खुद होता है वो दूसरे के लिए भी वैसे ही गुमान करता है। तो इनके दिल में उस चीज का ख्याल आया, बाप को कहने लगे, बाप कहते हैं, काला हल आमनुकुम अलै, क्या मैं तुमको अमीन बनाऊं इस पर, मैं तुम पर एतबार करूं इसके बारे में, इसके मामले में, इल्ला कमा अमिनतुकुम अला अखीही मिन कब, जैसे कि मैंने एतबार किया था तुम पर इसके भाई के मामले में। पुराना जख्म हरा हो गया, यूसुफ याद आ गए, फल्लाहु खैरुन हाफिजा, और अल्लाह बेहतरीन हाफिज है, हिफाजत करने वाला है, वहुवा अरहमुर राहिमीन, और वो खूब रहम करने वाला है। अब बाप बेटे की गुफ्तगू है, सारी गुफ्तगू सामान खोलने से पहले ही हो गई, और अब सामान खुलता है। وَلَمَّا فَتَحُوا مَتَاعَهُمْ پھر جب انہوں نے کھولا اپنا سامان وَجَدُوا بِضَاعَتَهُمْ رُدَّتْ إِلَيْهِمْ انہوں نے پایا کہ ان کی پونجی یعنی ان کا سامان مال پیسہ واپس لوٹا دیا گیا انہی کی طرف لوٹا دی گئی. قالو وہ کہنے لگے یا ابانا ما نبغی اے بجان ہمیں اور کیا چاہیے ہاذہی بدعتنا ردت الینا یہ ہے ہماری پونجی جو ہمیں ہی واپس لوٹا دی گئی ونمیر اہلنا اور ہم ایک اونٹ کا سامان لائیں گے اپنے گھر والوں کے لیے ونحفظ اخانا اور ہم حفاظت کریں گے اپنے بھائی کی ونزداد کیل بعیر اور ایک اونٹ کے برابر اناج اور لے کے آئیں گے ذالک کیل یسیر اور یہ ناپ لانا یہ غلہ کلانا تو بہت ہی آسان ہے. اب جب مال دیکھا تو اور ہی نیت بدل گئی کہنے لگے اب آپ کو تیار کر رہے ہیں کہ دیکھیں ہم کیوں نہ لے کے جائیں جب ہمیں سب کچھ واپس مل گیا اور ظاہری بات ہے کہ مال کی بھی کمی تھی کھانا پینا تو تھا ہی نہ تو اب آپ کو تیار کر رہے ہیں کہ ٹھیک ہے ہم مان جاتے ہیں اور ہمیں ضرورت تو ہے ہی تو ہم چلے جاتے ہیں. یہاں یعقوب علیہ السلام کے اندر بہت زیادہ مگر ریزسٹ نہیں کرتے کیوں کہ فلاح خیرن حافظہ انہوں نے اپنا معاملہ اللہ کے سپرد کر دیا. یوسف علیہ السلام کو جب بھیج رہے تھے تو یہ نہیں کہا تھا بھول گئے تھے کہنا اب کہا ہے تو اللہ تعالیٰ بچا بھی لے گا. اس سے کیا پتہ چلتا ہے کہ اللہ سبحانہ تعالیٰ بندے کے لیے حالات خود ہی بنا دیتے ہیں جب کوئی کام ہونا ہوتا ہے نا اس کے اسباب بن جاتے ہیں. آپ کی زندگیوں میں بھی ایسے ہی ہوتا ہوگا آپ سوچتے ہی رہ جاتے ہیں اور وہ کام ہو بھی جاتا ہے پھر آپ کہتے ہیں ارے یہ کیسے ہو گیا. تو یہاں بھی ایسے ہوا سامان دیکھا واپس آ گیا مال دیکھا کہا چلو اب ہمیں اور کیا چاہیے پھر جاتے ہیں زیادہ جائیں گے وہاں کوٹا سسٹم لگ رہا ہے نا کہ جیسے جتنے لوگ جائیں گے اتنوں کو ہی فائدہ ملے گا تو کہنے لگے کہ ہم ان سے سامان لے آتے ہیں اور پھر اس کے ساتھ یعنی ہم لے جائیں گے اور کوئی بڑی مشکل بات ہے بھی نہیں آسان بات ہے یعنی از ویری سمپل. اتنا یقین کیوں تھا اس بات کا کہ یہ بڑا آسان ہے کیونکہ دل میں خرابی نہیں تھی. جب بندہ کوئی کام کھلے دل سے صاف ذہن سے کرتا ہے نا تو پھر اس کو خوف بھی نہیں ہوتا لیکن جب بری نیت سے کرتا ہے نا تو پھر اس کے لیے اس کو پاپڑ بیلنے پڑتے ہیں ہماری زبان میں. اب کہنے لگے بھیج دو لیکن باپ چوٹ کھائے ہوئے تھے نا. خالا لن ارسلہ معکم میں ہرگز نہیں اس کو تمہارے ساتھ بھیجوں گا حتی تؤتونی موثقا من اللہ یہاں تک کہ تم اللہ کے نام پر پختہ عہد نہ دو گے جب تک عہد نہیں دو گے میں نہیں بھیجوں گا. لتا تننی بھی یہ ہے وہ عہد کے لفظ البتہ ضرور تم لاؤ گے اس کو میرے پاس یعنی یقیناً آپ اس کو ادھر لائیں گے ورنہ میں اس کو نہیں بھیجوں گا. اللہ ہاں ایک ایکسیپشن ہے ایحاط بکم تم سارے کے سارے ہی گھیر لیے جاؤ یعنی تم اس کو ساتھ لاؤ گے اور کوئی آفت آ گئی کوئی مصیبت آ گئی تو وہ اور بات ہے عام حالات میں تم اس کو ساتھ لے کے آؤ گے. فلما آتوہ موثقہم قال اللہ علی ما نقول وکیل پھر جب انہوں نے اس طرح کا پختہ عہد دے دیا تو یعقوب علیہ السلام کہنے لگے جو کچھ ہم قول اور اقرار کر رہے ہیں اللہ اس پر ضامن ہے یعنی معاہدہ ہو گیا. انہوں نے کہا کہ ٹھیک ہے ہم لے جائیں گے اور یعقوب علیہ السلام بھیجنے کے لیے تیار ہوئے اللہ تعالیٰ کو بیچ میں رکھا اور معاہدہ ہو گیا. اب ایک نصیحت کرتے ہیں باپوں کی نصیحت ہوتی ہے نا ماؤں کی تو بہت ہی ہوتی ہے باپ بھی کرتے ہیں. کہنے لگے وقالا یا بنی یا اے بیٹو لا تدخلوا من باب واحد نہ تم داخل ہونا ایک دروازے سے وادخلوا من ابواب متفرقہ اور داخل ہو جاؤ متفرق دروازوں سے مختلف دروازوں سے داخل ہونا یہ کوشش تھی لیکن وما اغني عنكم من الله من شيء، لیکن میں اللہ کی مشیت سے تمہیں ذرہ بھر نہیں بچا سکتا، کیوں؟ ان الحکم الا للہ، حکم تو سارا اللہ کا ہے، علیہ توکل، تو اسی پر میں توکل کرتا ہوں، علیہ فلیتوکل المتوکلون، اور چاہیے کہ اسی پہ توکل کریں سب توکل کرنے والے. اس حصے میں بہت ساری باتیں ہیں. پہلی بات ہے کہ یعقوب علیہ السلام نے اللہ کے حوالے تو کیا، اس کے باوجود بھی حفظ ما تقدم کے طور پر، یعنی وقت سے پہلے کسی چیز کو اسیس کر لینا یا کسی پیش آئند خطرے کو محسوس کرنا، اس کے لیے کہنے لگے لا تدخلوا من باب واحد، دیکھو تم سارے ایک دروازے سے داخل نہ ہونا، بلکہ وَدْخُلُوا مِنْ أَبْوَابِ مُتَفَرِّقَ، مختلف دروازوں سے داخل ہونا. ابواب باب کی جمع ہے، اور متفرقتن متفرق سے ہے، ابواب جمع مؤنث گنا جاتا ہے اس لیے مؤنث آیا اس میں، تو فارا قاف سے متفرق سے مؤنث ہے یہ، یعنی سب ایک جگہ سے نہ جانا الگ جانا. سوال پیدا ہوتا ہے ایسا کیوں کہا؟ اس کی دو تین وجوہات مفسرین نے لکھی. پہلی وجہ یہ ہے کہ چوروں ڈاکیوں کا ڈر ہو سکتا ہے، رستے میں کوئی آ جائیں پکڑے جائیں، سب کو دیکھیں گے یہ قافلہ آیا ہے، اور عموماً جب لوگ سفر کرتے تھے تو ان کے پاس مال بھی ہوتا تھا. اور دوسری وجہ نظر بد کے ڈر سے، کہ کہیں تمہیں نظر نہ لگ جائے، کیونکہ جب 11 بھائی چوڑے چکلے خوبصورت دیہاتوں میں پلے ہوئے جاتے ہیں، جب ایک دم آئیں گے، آخر بھائی تو یوسف ہی کہتے ہیں نا، خوبصورت تو ہوں گئی، تو کہا کہیں تمہیں نظر نہ لگ جائے. لیکن ساتھ ہی ساتھ اپنا عقیدہ بھی بتاتے ہیں کہ ٹھیک ہے کوشش تو میں کر سکتا ہوں، پریکوشنز تو لے سکتے ہیں، لیکن وَمَا أُغْنِيَنْكُمْ مِنَ اللَّهِ مِنْ شَيْءٍ، اللہ کے حکم سے تمہیں ہٹا نہیں سکتا، جو اللہ نے لکھا ہوگا وہی، اور یہی ہے توکل، اسباب کا اختیار کرنا اور پھر نتائج اللہ کے اوپر چھوڑ دینا، یہی ہے توکل. تو فل یتوکل المتوکلون، تین دفعہ وکلا کا لفظ ادھر ہے اس روٹ سے، یعنی انسان کوشش کر لے، اسباب اختیار کر لے، لیکن اس کے بعد جو ہونا ہے وہ اللہ کے حکم سے ہوگا، اس کو مان جائے. اب یہاں ایک چھوٹی سی بات ذہن میں آتی ہے کہ کیا نظر بد کی کوئی حقیقت ہے؟ تو احادیث سے ہی ہم دیکھیں گے، صحیح بخاری میں آتا ہے العین حق، نظر کا لگ جانا حق ہے، یہ صحیح بخاری کی روایت ہے. اسی طرح آپ نے نظر بد سے بچنے کے لیے کچھ کلمات سکھائے، وہ کون سے؟ آپ نے فرمایا جب تمہیں کوئی چیز اچھی لگے تو بارک اللہ کہو، یہ موتا امام مالک کی روایت ہے. پھر روایتوں سے ملتا ہے کہ جس کو نظر لگے اس کو کہا جائے کہ غسل کرو، اور اس کے غسل کا یہ پانی اس شخص کے سر اور جسم پر ڈالا جائے جس کو نظر لگی ہو، امام مالک ہی کی روایت ہے. جی آپ کو شک ہے کہ جس کی نظر لگی ہوگی، شک ہو جاتا ہے کبھی، جیسے ایک صحابی تھے تو بالکل ٹھیک تھے، غسل کہیں کر رہے تھے تو پاس سے کوئی گزرے تو انہوں نے دیکھے کہا بہت سفید جسم ہے، گدلا ہوا جسم ہے، پھر اس کے بعد وہ صحابی جو تھے بیمار پڑ گئے، تو جب بیمار ہوئے تو پھر اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان سے پوچھا کہ تمہیں کسی کے بارے میں خیال ہے؟ تو انہوں نے کہا کہ اس طرح میں غسل کر رہا تھا اور فلاں پاس سے گزرا تو اس نے میرے جسم کو اس طرح دیکھا تھا. پھر آپ نے اس شخص کو بلایا اور اسے کہا وضو کرو، وہ وضو کیا، وہ پانی اس کا جو بچا یا غسل بھی ایون کیا، پھر وہ پانی اس شخص کے اوپر ڈالا جاتا ہے جس کو نظر لگی ہوتی ہے، مسند بات ہے جی. پھر اسی طرح ماشاء اللہ لا قوت الا باللہ پڑھنا، حدیث میں آتا ہے کہ جس چیز کو پڑھ دیکھ کے یہ پڑھ لیا جائے تو اس کو نظر بد نہیں لگتی. پھر یہ سورت کہف کی آیت نمبر 39 ہے یہ. پھر اسی طرح قل اعوذ برب الفلق اور قل اعوذ برب الناس کا پڑھنا، اس سے بھی انشاءاللہ نظر نہیں لگتی. نبی صلی اللہ علیہ وسلم کے پاس ایک لڑکی کو لایا گیا، حضرت عائشہ رضی اللہ تعالیٰ فرماتی ہیں زرد رنگ ہو چکا تھا اس کا، آپ نے اس کو دیکھا اور فرمایا کہ اسے نظر لگی ہے. پھر اسی طرح صحیح مسلم کی ایک روایت ہے کہ آپ سے کہا گیا کہ ہم دور جاہلیت میں جھاڑ پھونک سے نظر کا علاج کرتے تھے، کیا اب ہم کر سکتے ہیں؟ تو آپ نے کہا سناؤ کیا سناتے ہو. अगर उसमें कोई शिर्क नहीं है तो कर सकते हो। इससे भी ये चीज पता चलती है कि अगर कोई ऐसी चीज है तो उसको इलाज के तौर पर इस्तेमाल किया जाता है, लेकिन एहतियात ये है कि ऐसी चीजों को अवॉइड करके अल्लाह पे यकीन रखते हुए सूरत फातिहा पढ़ी जाए, कुल औज़ु बिरब्बिन नास और फलक, इसी तरह सुबह शाम की दुआ में कुल औज़ु बिरब्बिन नास मलिकिन नास ये भी आती है, फिर इसी तरह औसु बि कलिमातिल्लाहि तामाति मिन शर्रि मा खलक 3 बार, बिस्मिल्लाहिल्लज़ी ला यदुर्रु मा इस्मिही शैउ फिल अर्दी वला फिस समाई वहुवस समीउल अलीम। तो इस तरह के कलिमात का पढ़ना जो है इंसान को फायदा देता है। बाकी रही की बात कि नजर लगती कैसे है, तो आप देखिए कि आज साइंसदानों ने भी इस चीज को प्रूव कर दिया कि आंखों से रेस निकलती है। हम किसी को देखते हैं तो हमें मोहब्बत क्यों फील होती है और किसी को देख के नफरत क्यों महसूस होती है? हसद आता है, किसी की चीज को देख के एकदम खुशी होती है, किसी की चीज को देख के दिल गमजदा क्यों होता है? इसका मतलब कि दिल के साथ साथ निगाहों से टपकते हैं। गुस्सा आता है तो आंखों से दिखता है, खौफ में होते हैं तो आंखें खिंच जाती हैं, नफरत होती है तो आंखें चढ़ जाती हैं ऊपर। तो जब इंसान के दिल के जज्बात आंखों के जरिए दूसरे पर असरअंदाज होते हैं तो इससे असर होता है, इसी से मोहब्बत होती है। बाद लोग देखते हैं एक दूसरे को और मोहब्बत महसूस करते हैं, लव एट फर्स्ट साइट, आपने ये लफ्ज तो सुना ही होगा। फिर एक करता है तो दूसरा भी करने लगता है, और एक निगाह का जिक्र तो अल्लाह ताला ने भी किया है, यानी अल्लामा इकबाल का एक शेर है ना कि निगाह है मर्द मोमिन से बदल जाती है तकदीरें, जो हो जौके यकीन पैदा तो कट जाती है जंजीरें। तो जितनी देखने के अंदाज में शिद्दत होती है उतना ही उसका असर भी होता है। इससे भी देखिए कि अल्लाह ताला ने इंसानों को सिर्फ हाथों की ताकत नहीं दी, हम हाथों से किसी चीज को नहीं पकड़ सकते बल्कि निगाहों से, हर चीज से होता है। कोई एक चीज होती है तो उसकी मौजूदगी का एहसास भी आपको महफूज कर देता है। घर में मर्द होता है तो आप अपने आप को सिक्योर फील करते हैं, माँ घर में होती है तो आप अपने आप को रिलैक्स महसूस करते हैं, घर में एक शख्स परेशान होता है तो सारे उदास नहीं होने लगते, एक खुशी की बात करते हैं तो सब खुश होते हैं। तो इसका मतलब ये कि एहसासात की भी एक दुनिया है और जिससे इंसान इनकार नहीं कर सकता। फिर इसमें चंद बातें जहनों में आती, क्या हम दम करें, पानी पिए, पढ़े, भूखे नहीं? सबसे अच्छी बात है कि आप खुद पढ़ें। जब आप पढ़ रहे हैं तो आपके जिस्म का एक एक सेल उसके अंदर इन्वॉल्व है, आपका पूरा ब्लड उसमें लग रहा है। खुद पढ़ के अपने ऊपर फूकते हैं, सीने पे फूक लें, ईमान से पढ़ेंगे तो फायदा होगा, लेकिन दूसरे से ये काम करवाना, इसे अवॉइड करना चाहिए, क्योंकि इसमें कुछ गुंजाइशें हैं लेकिन फिर इसमें कुछ बातें गलत इतनी मिल जाती हैं कि थोड़ी सी रुख्सत से बाज दफा फायदा उठा के इंसान किसी गलत चीज की तरफ जाने लगता है। एक चीज का अगर यकीन रख लेना, जिसका हजरत याकूब अलैहिस्सलाम को भी था, और वही बात इंशाअल्लाह ताला फायदा देगी कि जो अल्लाह चाहेगा होगा वही। मैं तुम्हें अल्लाह के हुक्म से नहीं पीछे हटा सकता, जो भी वो चाहेगा मामला वही हो के रहेगा। वमा उग्नी अन्कु मिनल्लाहि मिन शय्यिन, इसी तरह ये चीज अल्लाह ताला ने रख दी कि मैं तुम्हें अल्लाह से बेनियाज नहीं कर सकता, अल्लाह का हुक्म नाफिज हो के रहेगा, उस वक्त मेरी ये तदबीरें काम नहीं आ सकती। इससे पता चलता है कि अल्लाह का एक फैसला इंसान की सारी तदबीरों से बड़ा, सारी तदबीरें धरी की धरी रह जाती हैं जब अल्लाह का फैसला आता है। बेहतरीन काम क्या है? तदबीर और तकदीर। मेरा हाथ में तदबीर है, कोशिश, स्ट्रगल, प्रिकॉशन, अल्लाह के हाथ में मेरी तकदीर है, जितनी भी बात होगी वो मेरे लिए कर देगा। ठीक है, तो ये एक तवक्कुल की चीज थी। तिलावत सुनेंगे। सुबहान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून व सलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। وجاء إخوة يوسف فدخلوا عليه فعرفهم وهم له منكرون ولما جهزهم بجهازهم قال ائتوني بأخ لكم من أبيكم ألا ترون أني أوفي الكيل وأنا خير المنزلين فإن لم تأتوني به فلا كيل لكم عندي ولا تقربون قالوا سنراود عنه أباه وإنا لفاعلون